सानो कठिन होला अहिले उनलाई भेट्ने उपाय लगाइदेऊ ए भगवान खोज्दै खोज्दै जान्छु उनलाई मैले तिम्रै हुँ भनेर यो मुटुको ढुकढुकी भनेर मेरी सानो कठिन होला Oh, right, husband.